ओए गोंगलू, रेलगाड़ी में पहली बार बैठा है ना तू? न जाने किस सिमत से आवाज आई थी। कौन पूछ रहा था? वो अहमकों की तरह मुंह उठाकर सामने देखने लगा। उसके सामने एक नंग धड़ंग अजीबो गरीब हुलिये वाला लड़का खड़ा था, जो पुरतजस्सुस निगाहों से उससे तक रहा था। उसका दायां हाथ पट्टियों में जकड़ा हुआ था और उल्टे हाथ से वो भुट्टा खाने में मसरूफ था। उसका हुलिया इस कदर गलीज था कि उसको खाते देखकर देखने वाले को कराहियत महसूस होती थी। भिखारी, उस लड़के की आंखों में ऐसी खोज थी कि उसका दिल सहम सा गया। दिल की हालत तो पहले ही बेहद अजीब हो रही थी, सारे जिस्म पर लर्जिश तारी थी। उसे खुद भी नहीं पता चल रहा था कि वो क्या कर रहा है या क्या करने जा रहा है। वो फकत हर चीज से खुद को छुपा लेना चाहता था। उसे किसी ऐसे गोशे की तलाश थी जहां बैठकर वो अपने हाथों से खुद को दुनिया के चेहरे से मिटा डालता। दुनिया की हर चीज या उसकी नजरों से ओझल हो जाती, या वो खुद हर चीज की नजरों से ओझल हो जाता। मगर वो ये सब नहीं कर पा रहा था। वो पोजीशन होल्डर मगर सर्टिफाइड अहमक था। राबिया नौरीन वाले वाकये ने उसे इस कदर जिल्लत से दोचार किया था कि उसके हवास मुअत्तल होकर रह गए थे। वो एकेडमी के गेट से अपने अब्बू के चले जाने के बाद अपनी साइकिल पर बैठ तो गया, मगर कितनी देर उसके पांव पैडल पर मजबूती से जमने में नाकाम रहे थे। उसकी आंखें लबालब पानी से भरी थी। तारकोल की सड़क उसके लिए दोआबा नहरें बन चुकी थी। वो साइकिल चला नहीं पा रहा था। उसे लगा वो शायद डूब रहा था। उसने खुद को बचाने की कोशिश नहीं की थी। ये कोशिश वो तब करता जब उसे समझ होती कि वो कर क्या रहा है। उसे हकीकतन कुछ नजर आ रहा था ना समझ में आ रहा था। धीरे धीरे वो साइकिल के पैडल्स को तेजी से घुमाने लगा था। हर एक सेकंड के बाद उसकी रफ्तार में इजाफा होने लगा था। क्यों क्यों मेरे साथ ही क्यों? उसके जहन में इसी एक जुमले की तकरार थी। ऐसी जहनी हालत के साथ न जाने कैसे वो रेलवे स्टेशन तक पहुंच गया था। उसे सिर्फ इतना पता था कि वो यहां से दूर चला जाना चाहता है, इसीलिए वो रेलवे स्टेशन तक आया था। लेकिन यहां आकर वो बिल्कुल ही दिमागी तौर पर खत्म हो गया था। उसका जहन मजीद काम करने से इनकारी हो गया था। रेलवे स्टेशन उसके लिए एक नई जगह थी। वो पहले कभी इस जगह नहीं आया था। यहाँ की गहमा गहमी, लातादाद चेहरे, भांत भांत की आवाजों ने उसे मजीद बौखला दिया था। एक हुजूम में बेकराम उसकी साइकिल को अपने हमरा लिए आगे बढ़ गया था। वो कब किसके कहने पर ट्रेन में सवार हुआ उसे कुछ नहीं पता चला। वो फरार चाहता था मगर ऐसे नहीं। उसे अपने आप से नफरत थी मगर जिंदगी से नहीं। ये तय था कि वो मरना नहीं चाहता था, और घर से भाग जाने के मुतालिक तो उसने कभी सोचा भी नहीं था। तो वो ट्रेन में सवार क्यों हो गया था? हकीकत यह है कि वो जिस मखदूज जहनी हालत में एकेडमी से निकला था, ये सारी सूरत हाल उसी जहनी हालत का नतीजा थी। वो अब्बू से डरता था, उनके रवैये से खफा भी था और खाइफ भी। इसीलिए वो एक के बाद एक उल्टी हरकत करता चला जा रहा था। जब उस भिखारी लड़के ने टटोलती नजरों से उससे सवाल किया तो वो काफी बौखला गया था। ट्रेन ने अभी चलना शुरू किया था। ट्रेन आगे और इर्द गिर्द की चीजें पीछे की जानिब सरकने लगी थी। वो दरवाजे से जरा हट कर खड़ा था। ट्रेन की रफ्तार तेज होती ही वो हुजूम की वजह से लड़खड़ाते हुए दरवाजे तक जा पहुंचा। गर्द आलूद हवा के तेज झक्कड़ उसके मुंह पर थप्पड़ों की तरह बरसने लगे थे। यही वो लम्हा था जब भिखारी लड़का उससे इंक्वायरी करते करीब आ खड़ा हुआ था। उस लड़के की आवाज नहीं जैसे उसे होश दिलाया था। उसका दिल चाहा था कि वो बुलंद आवाज में चीख चीख कर रोए। वो बहुत डरपोक था। जिंदगी में पहली बहादुरी उसने स्टेशन तक आकर की थी। दूसरी बहादुरी उसका ट्रेन में सवार हो जाना था। तीसरी बहादुरी ये होती कि वो हकीकत का इदराक होने पर ट्रेन से छलांग लगा देता। मगर वो ये कर नहीं पाया था। ट्रेन के दरवाजे से आती बदतमीज और बदहैयत हवा इतनी खौफनाक थी कि वह दरवाजे की जानिब देख ही नहीं पा रहा था। खुजा के वो छलांग लगाता। उसने बेहद दिक्कत से अपने आप को संभालने की कोशिश की थी। उसके चेहरे पर हवाइयां उड़ी हुई थी और वो बेखबर था। मुझे यहाँ नहीं आना चाहिए था, मुझे वापस चले जाना चाहिए। मेरे अब्बू को बेशक मेरी जरूरत ना हो, मगर मेरी अम्मी मुझसे बहुत मोहब्बत करती हैं। वो दिल ही दिल में सोच रहा था। मैंने पूछा, तू रेलगाड़ी में पहली बार बैठा है ना? उसी लड़की ने सवाल दोहराया था। अब की बार उसका अंदाज बेहद बारौब था कि वो बिला वजह ही इस बात में गर्दन हिला गया। तुझे पता है ये रेलगाड़ी कहाँ जा रही है? भुट्टा ट्रेन के दरवाजे से बाहर उछालते हुए दूसरा सवाल पूछा गया। उसने गर्दन नफी में हिलाई थी। साहिवाल, साहिवाल जाएगा तू? भिखारी न जाने क्यों ट्रेन का एंकर पर्सन बन रहा था। नहीं, उसकी बहुत सहमी हुई आवाज बरामद हुई थी। वो जिस बोगी में सवार था वो ट्रेन की आखिरी बोगी थी। तमाम मुसाफिर अपनी वजह कता से देहाती और पसमानदा हाल लग रहे थे। रश भी इस कदर था कि खड़े होने की भी जगह नहीं थी, और शोर इतना कि कान पड़ी आवाज सुनाई ना देती थी। मगर भिखारी लड़के को इंटरव्यू का शौक चराया था। उसके सहमे हुए नहीं पर वो लड़का चंद लम्हे आंखें सुकेड़ कर उसकी जानिब देखता रहा, और फिर उसने तन पर लटकाई फटी हुई बोसीदा कमीज की जेब से गोल्ड लीफ की डबिया निकालकर अपने जख्मी हाथ की मदद से एक सिगरेट खींचा था। सिगरेट सुलगा कर बेहद इत्मीनान से कश लगाने के बाद उसकी जानिब झुक कर उसने आवाज को दबाते हुए पूछा था, घर से भागा है ना तू? ये सवाल सुनकर उसकी उलझी भिकरी सांसें रुक सी गई थी। दिल उछट कर हलक में आ गया। उसके सामने खड़ा नंग धड़ंग वजह कता से भिखारी दिखने वाला वो लड़का कोई आम लड़का तो नहीं था। वो तो कोई दरवेश था, पीर था, वलीउल्ला था, जो चेहरे देखकर दिल का हाल जान लेता था। उसने बेहद अकीदत से पीरो मुर्शिद की तरफ देखा और फिर रोते हुए उसके हाथ पर बैत कर ली। तुम पढ़े लिखे लड़के वैसे होते खच्चर ही हो, आधे घोड़े आधे खोते। होते कुछ हो नजर कुछ और आते हो, कहना कुछ और होता है और कह कुछ और जाते हो, चाहते कुछ हो जाहिर कुछ और करते हो। मेरी बातें समझ में आ रही है ना? सलीम नामी वो भिखारी लड़का भुनी हुई मुर्गी की टांग को जबड़ों में रखकर भंबोड़ते हुए कह रहा था। मुंह भरा हुआ होने के बायस उसकी बात वाकई वाजह तौर पर समझ नहीं आई थी। वो सलीम की हमराही को अपने लिए एक मजबूत साहिबान समझने के बावजूद दिल ही दिल में कुछ घबराने लगा था। लाहौर से भाई फेरो उतर जाने तक सलीम उससे सब उगलवाने में कामयाब हो चुका था, और अब एक कोठड़ी पर मुश्तमिल छोटे से ढाबे में मुर्गी को धरने के साथ साथ उसकी शख्सियत की धज्जियां भी उड़ा रहा था। जब अम्मा अब्बा को पीछे छोड़ दिया तो फिर अब मुंह लटकाने की क्या जरूरत है? अच्छी भली शक्ल को तू हींगा चबा फ्रेम बनाए रखता है। एक बात सुन मेरी, तेरा प्यो अच्छा इंसान होता तो तुझे इस हाल में ना पहुंचाता। उसने तुझे भरी महफिल में जलील किया, तेरा साथ भी नहीं दिया और तू उसे याद कर रहा है। कसमें मेरा अब्बा ऐसा होता ना तो उसे जिब्बा करके किसी जंगल में फेंक आता। सलीम के अंदाज में कतईयत भरी हकारत थी, उसे बुरा लगा। मेरे अब्बू ने मुझे इस हाल में नहीं पहुंचाया, वो बहुत अच्छे हैं। ये सब मेरी गलतियों की सजा है। मुझे जुनेद तलहा और राशिद जैसे लड़कों को दोस्त नहीं बनाना चाहिए था, वो अच्छे लड़के नहीं हैं। ओ, तेरा बाप उन लड़कों का पियो था या तेरा? उसे सबके सामने कहना चाहिए था कि मेरा बेटा ऐसा नहीं है, और उन दोनों लड़कों ने जो बकवास की वो गलत है। तेरा पियो अगर एक बार तेरा साथ देता तो मजाल है जो कोई तुझे जलील कर जाता। मेरी एक बात याद रखना कि ये जो हमारे अपने होते हैं ना, ये हमें बड़ा जलील करते हैं, लेकिन यही अपने किसी और को हमें जलील करने भी नहीं देते। तेरा बाप तुझे घर जाके जितना मर्जी मार लेता, मगर सबके सामने एक दफा तेरे मोड़े पर अपना हाथ रख देता, चल खबा ही रख देता, मगर तेरा हौसला तो बढ़ जाता ना, उन खबीसों के मुंह तो बंद हो जाते ना। सलीम बात करते दौरान खाने से भी खूब इंसाफ कर रहा था, जबकि वो तो उसकी बातें सुन सुनकर नई नई दुनियाएं दरियाफ्त करने में मगन था। उसे सलीम की बातें सच्ची लगी। वाकई उसे भी इस बात का दुख था कि अब्बू ने उसके भरोसे का मान नहीं रखा। उसे सलीम की बातों ने एहसास दिलाया कि वो अब्बू की मारपीट के डर से घर से नहीं भागा था, बल्कि ये उनकी आंखों में छुपी नफरत और हकारत थी जिसने उसकी हिस्सियात को मफलूज कर दिया था। जुनेद और तलहा के वालदेन भी हमीद गादवानी के बुलाने पर एकेडमी आए थे, लेकिन उन्होंने अपने बेटों को गलत नहीं कहा था, जबकि उसके अब्बू ने सच्चाई को परखा भी नहीं था और फर्ज कर लिया कि वो झूठा है। ओए खच्चर, अब मुंह लटकाकर मत बैठ, रोटी खत्म कर, यही जिंदगी है। जिनको तेरी परवाह नहीं तुझे भी उनकी परवाह नहीं होनी चाहिए। सलीम ने अखबार से हाथ साफ करते हुए एल्यूमिनियम के गिलास की तरफ हाथ बढ़ाया था, जबकि उसने चंद लुकमों के अलावा किसी चीज को हाथ नहीं लगाया था। हालांकि सलीम ने मुर्गी के अलावा बतौर खास उसके लिए आलू कीमे का सालन भी मंगवाया था। सलाद और रायते का लुत्फ भी था, मगर घर से दूरी का एहसास, आरामदेह बिस्तर का तसव्वुर और सबसे बढ़कर अम्मी के प्यार भरे लम्स की ख्वाहिश, उसे पछतावों का एहसास दिला रही थी। मेरी अम्मी बहुत अच्छी हैं, वो मुझसे बहुत मोहब्बत करती हैं, वो परेशान हो गई होंगी, रो भी रही होंगी, उसने गुलूगीर लहजे में कहा था। सलीम ने नाक फुलाकर उसे घूरा। ओए, ये माएं भी ना बापों की चमचियां होती हैं, इनसे कोई अच्छी उम्मीद नहीं रखना। ये बापों के इशारों पर नाचती हैं, इन्हें औलाद से खाक मोहब्बत होती है। चल मेरा यार है, वहीं दिल खराब ना कर, तेरी माँ रोती होगी तो तेरा पीऊ है ना उसके पास, आप ही चुप कर आएगा। चल मेरा भाई, तू रोटी खा ले, इतनी नेमतें तेरे आगे पड़ी हैं, तू ना शुक्री मत कर, पेट भर ले। क्या पता कल मिले ना मिले, आज तो ऊपर वाले का बड़ा करम था, अच्छी दिहाड़ी हो गई थी। सलीम की होशियारी और तेज तरारी, बातें करने का अंदाज और उसका शहाना ठाट बाट, सब कुछ उसे बहुत फित्री लगा था। उसे लगा था कि शायद इस तबके के लोग ऐसे ही होते हैं। वो फिल्में नहीं देखता था, अखबारों रसाइल भी नहीं पढ़ता था, उसका सोशल सर्कल भी ना होने के बराबर था। बाहर की दुनिया में क्या हो रहा है, कैसे कैसे लोग बिखरे हुए हैं, उसे कुछ पता नहीं था। उसे सलीम की मोहब्बत और हमदर्दी अच्छी लग रही थी। वो जिस तरह उसका ख्याल रख रहा था, उसे बार बार खाना खाने की तलकीन कर रहा था, उसे यह सब अच्छा लग रहा था। वो उसकी बातों से बहलने लगा था। तुम्हारा घर कहाँ है, उसने बची हुई रोटी का निवाला तोड़ते हुए पूछा था। घर? घर से भागकर आ गया है और अब मुझसे घर का पूछ रहा है? अरे बेटा, ये घर वर कुछ नहीं होता। जहां रोटी मिले खा लो, जो पहनने मिले पहन लो, जहां सोने की जगह मिले वहां सो जाओ, यही जिंदगी है। इसे खाम खां की तफ्तीश में क्यों जाया करता है? सलीम का लहजा मुतमईन था। वो अपनी शलवार की जेब से 2-3 वॉलेट निकालकर अब उनमें मौजूद चीजों को एक जगह जमा कर रहा था। रुपए की एक जगह और बाकी चीजें एक जगह रखने के बाद उसने रुपयों को गिनना शुरू किया था। उसके बाद उसने एक नोट उसकी जानिब बढ़ाया। तुम बहुत अच्छे हो सलीम, वो ममनून लहजे में बोला और फिर मुंह में लुकमा रखते हुए बोला। मुझे रुपयों की जरूरत नहीं है, मुझे तुम जैसे दोस्त की जरूरत है। देख खच्चर, सलीम किसी का दोस्त वोस्त नहीं है, तू मुझे बड़ा मासूम लगा है, बस इसलिए तेरी मदद कर रहा हूँ। मुझे रिश्तों से बड़ी नफरत है, मैं नहीं चाहता कि तू मुझसे कोई रिश्ता जोड़े। मैं तेरा ख्याल रख रहा हूँ, तेरे भले की बातें कर रहा हूँ, तो उनको गनीमत समझ। तू मेरे साथ रहना चाहता है तो बेशक रह ले, मगर मुझे अपना चाचा मामा मत समझ। सलीम ने नोट उसकी मुट्ठी में दबाया और बाकी की रकम दोबारा से जेब में अड़स ली। उसका दिल सलीम की बातों पर एक दफ़ा फिर खौफजदा हुआ था। वो सलीम को छोड़कर कहीं नहीं जाना चाहता था। रात का अंधेरा फैल चुका था। वो पहली दफ़ा इतनी रात को घर से, बल्कि शहर से भी बाहर था। उसको ढारस थी तो बस सलीम की। ये सलीम का हौसला ही था कि वो पूरी रोटी खा गया था। रोटी ख़त्म करके उसने पानी का जग उठाना चाहा था, जब उसे एहसास हुआ कि सलीम के चेहरे के तासुरात बदल रहे हैं। वो अपनी जगह से हड़बड़ा कर खड़ा हो गया। ओए खोते भाग, सलीम ने नारा लगाया था। वो हैरान परेशान अपनी नशिस्त से खड़ा हुआ। इससे पहले कि वो कुछ समझ पाता, किसी ने उसकी गर्दन को दबोचा था। पकड़ लो इन हरामजादों को। सलीम आनन फानन कोठरी की खिड़की से बाहर कूद गया था, जबकि वो हक्का बक्का मुट्ठी में दबे नोट को देख रहा था। आपका बेटा एक बहुत मुनज्जम ग्रोह का अलैकार बनने से बाल बाल बचा है। हमारे मुखबिर की इत्तला पर हम पकड़ने किसी और को गए थे और पकड़ किसी और को लाए। सलीम नामी वो भिखारी न सिर्फ जेब कतरा है, बल्कि बहुत बड़ा ठग भी है। वही आपके बेटे को वरगला कर लाहौर से भाई फेरू ले आया था, और उससे पहले कि वो उसको भी अपने ग्रोह में शामिल कर लेता, पुलिस की कामयाब कार्रवाई से हम उसको बचाने में कामयाब हो गए। सब इंस्पेक्टर बहुत फख्र से अपनी कारकर्दगी अब्बू को बता रहा था, जबकि उसका बस नहीं चल रहा था कि वो यहाँ से भाग कर कहीं दूर चला जाए। चंद घंटों में उसकी ज़िंदगी में इतना कुछ हुआ था कि वो सोचता था तो उसका सर दर्द से फटने लगता था। वो बेहद सहमा हुआ था। सब इंस्पेक्टर ने सलीम को फरार होता देखकर कोई कार्रवाई नहीं की थी, लेकिन उसको पकड़कर हवालात में बंद कर दिया था। ये सब कुछ उसके लिए इतना गैर मुतवक्का था कि वो बिलक बिलक कर रोने लगा था। उस पर तशद्दुद भी किया गया था, फिर न जाने कैसे सब इंस्पेक्टर को उस पर तरस आ गया था। उसी ने उसका फ़ोन नंबर लेकर उसके अब्बू को लाहौर से बुलवाया था, और अब वो एक बोसीदा कुर्सी पर अब्बू के साथ बैठा सब इंस्पेक्टर की बातें सुन रहा था। अब्बू के आ जाने से उसे बेपनाह तहफ़ुस का एहसास हुआ था। उन्होंने उसे हसबे मामूल गले नहीं लगाया था, लेकिन वो चेहरे से परेशान लग रहे थे। उनको परेशान देखकर वो मजीद शर्मिंदा हो गया था। मैंने अभी ऊपर इत्तला नहीं दी। मैं जानता हूं कि आप शरीफ लोग हैं। पुलिस केस हैंडल करना आप लोगों के लिए मरने के मुतरादिफ है, इसलिए मैंने आपको फौरन फोन करवा दिया जी। मैं चाहता था कि मामला तरीके सलीके से निमट जाए। आप पूछ लें अपने बेटे से, हमने उसे एक भी थप्पड़ नहीं मारा। आप तसल्ली कर लें, मुझे भले इंसान लगते हैं आप, मैं समझ सकता हूं कि आपके लिए ये सब कुछ किस कदर परेशान कुन है। अपनी मूछों को बल देते हुए सब इंस्पेक्टर उसके अब्बू को तसल्ली दे रहा था। उसने अब्बू की जानिब नजर उठाकर देखा। उनकी नजर में भी लम्हा भर के लिए उसकी तरफ उठी थी। क्या नहीं था उनकी नजरों में, उसने अपनी रीढ़ की हड्डी में एक सर्द लहर को उतरते हुए महसूस किया। उनका लहजा बेहद सर्द मोहरी लिए हुए था। आपकी मेहरबानी मोहतरम, अपना मुतालबा बताइए। सब इंस्पेक्टर से बात करते हुए भी उनका चेहरा सर्द मोहरी लिए हुए था। आप खुद समझदार हैं जनाब, मैं मुंह से कहकर क्यों गुनाहगार बनूं? जो आपको मुनासिब लगे वो अता कर दीजिए। आपका बच्चा हो या हमारा, बात एक ही है। आपको शुक्र अदा करना चाहिए कि ये हमारे हत्थे चढ़ गया, वरना आप सोच सकते हैं कि क्या कुछ नहीं हो सकता था। उसके अब्बू ने जेब से एक लिफाफा निकालकर सब इंस्पेक्टर की टेबल पर एन उसके सामने रख दिया था। सब इंस्पेक्टर ने फौरन लिफाफा झपट कर अपनी टेबल की दराज में रख लिया। मुझे देखते ही अंदाजा हो गया था कि आप एक समझदार इंसान हैं। सब इंस्पेक्टर की लंदरानी उरूज पर थी। उसके अब्बू ने बेहद हकारत से उसको देखा और उठने का इशारा किया। ओए हवलदार, इन्हें बाहर तक छोड़ाओ। सब इंस्पेक्टर अपनी कुर्सी पर लुढ़कते हुए बोला था, मैंने कभी उसूलों से इन्हिराफ नहीं किया, कभी ऐसा कोई काम नहीं किया जिसके लिए मुझे किसी की गलत बात बर्दाश्त करनी पड़ी हो। पछताने के लिए कभी मेरे पास एक जर्रा भी नहीं रहा। कभी किसी को रिश्वत दी ना ली, मगर आज इस मनहूस की खातिर ये कभी फेल सर अंजाम देना पड़ा। काश ये पैदा होते ही मर जाता, कम अज कम आज का दिन तो ना देखना पड़ता। ये होती है औलाद और ये होते हैं इसके करतूत। ऐसी औलाद से बेहतर है इंसान बे औलाद मर जाए। तुम्हारी औलाद ने मुझे किसी काबिल नहीं छोड़ा। मेरा दिल चाहता है मैं किसी गाड़ी से टकरा कर खत्म हो जाऊं, नदी में कूद जाऊं या जहर खा लूं। इसे कहो मेरे सामने से दफा हो जाए, मेरे दिल में इसके लिए कोई गुंजाइश नहीं रही। उसके अब्बू उसकी अम्मी के सामने बावाज़े बुलंद अपने गुस्से का इजहार कर रहे थे। उसकी बहन दरवाजे के अकब में दुबकी खड़ी थी, जबकि वो अब्बू के सामने सर झुकाए खड़ा था। वो 24 घंटों बाद घर आया था और आते ही वो कटहरे में खड़ा हो गया था। अब्बू ने भाई फिरो से लाहौर तक के रास्ते में उसे कुछ नहीं कहा था, मगर वो उससे मुखातिब भी नहीं हुए थे। घर में दाखिल होते ही उन्होंने ऊंची आवाज़ में चिल्लाना शुरू कर दिया था। अम्मी की इतनी हिम्मत भी नहीं हुई थी कि वो उसे गले लगा लेती, मगर उनकी आंखें देखकर पता चलता था कि वो बहुत ज़्यादा रोती रही हैं। उसे बेपनाह पछतावे का एहसास हुआ था। अब्बू की बातों ने उसके एहसास जुर्म में इजाफा किया था। उसे खुद से बेपनाह नफरत महसूस हुई थी। वो दुनिया का बुरा तरीन बेटा था। मुझे माफ़ कर दें अब्बू, मुझसे गलती हुई, मैं दोबारा ऐसा नहीं करूंगा, आप प्लीज़ मुझे माफ़ कर दें। वो उनके कदमों में बैठना चाहता था, लेकिन अब्बू ने उसे ठोकर मार दी थी। गलती? ये गलती थी? ये गुनाह था, और जिसे गुनाह की आदत पड़ जाए उसे माफ़ कर देना एक बहुत बड़ा गुनाह है। मैं तुम्हारी शक्ल देखना चाहता हूँ, ना तुमसे बात करना चाहता हूँ। तुम आज से ये बात नोट कर लो, मैं तुम्हारे लिए मर चुका हूँ, मेरा तुमसे कोई वास्ता कोई ताल्लुक नहीं। वो हमेशा उसे धुतकारते आए थे। उसकी आंखों से भल भल पानी बहने लगा। ऐसे मत कहें अब्बू, मुझे माफ कर दें, मैं आपका बेटा हूं, ऐसे मत कहें अब्बू। उसने उनके आगे हाथ जोड़े थे। उसकी अम्मी ने भी रोना शुरू कर दिया था। उसके अब्बू नफरत भरी निगाह उस पर डालकर अपने कमरे की जानिब चल दिए थे। ये पहली बार था कि उसके अब्बू ने उस पर गलती के बावजूद हाथ नहीं उठाया था, लेकिन जो कुछ वो कहकर गए थे वो किसी भी तरह एक तमाचे से कम नहीं था। उसके गाल बिना थप्पड़ खाए दहकने लगे थे, उसका सारा जिस्म जैसे आग में जल रहा था और आंखें अश्क बहा रही थीं। आग पानी के संगम ने उसके पूरे वजूद को हिला कर रख दिया था। उसे अपना सर फटता हुआ महसूस हुआ। कंधों से लेकर गर्दन और सर के पिछले हिस्से की रगें जैसे तन कर तारें बन गई थीं। दर्द की अफरीत ने उसे जैसे पूरी तरह जकड़ा हुआ था। अम्मी अम्मी, सर को दोनों हाथों से थामते हुए उसने उन्हें पुकारना चाहा। इससे बेहतर था नूर मोहम्मद तू मर जाता। उसकी अम्मी उसकी हालत से बेखबर लाचारी से बोली थी। होश से बेहोशी के सफर में उसने यही आखिरी जुमला सुना था। उसके हवास बिल्कुल साथ छोड़ गए थे। मरना और क्या होता है, वो मर ही तो गया था। मरना और क्या होता है अहमद मारूफ, मैं वाकई मर गया था। नूर मोहम्मद ने आस्तीन से आंखें साफ की थी। वो हिचकियों के साथ रो रहा था। ये पहली बार था कि उसने अपने बारे में जबान खोली थी, अपने बारे में अपने मुंह से किसी को बताया था। सारे जख्म जैसे हरे हो गए थे। गाल पे अम्मी का वो लम्स जैसे अभी ताज़ा था। अहमद मारूफ ने उसके जख्मों को उधेड़ डाला था। वो बिला वजह तो बेजार नहीं हुआ था इस दुनिया से, वो जानबूझकर तो तारिक उद्दुनिया नहीं हुआ था। कितने असबाब थे उसके दिल में मदफन जो उसकी इस हालत के जिम्मेदार थे। वो जैसे थक गया था, उसने अहमद मारूफ को सब बता दिया था। और आप मरे हुए शख्स को बताते हैं कि दुनिया की कीमत है, अहमियत है, ज़रूरत है। वो इतना रो रहा था कि उसके मुंह से निकलने वाले अल्फाज भी समझ में नहीं आते थे। अहमद मारूफ का दिल बोझल होने लगा था। उसने बहुत से अल्फाज जमा किए थे। वो नूर मोहम्मद को मुतमईन करने के लिए मुकम्मल तैयारी के साथ आया था, मगर उसकी आहोजारी ने जैसे उसके अपने जख्मों पर मौजूद सख्त खुरंडों को खुरच डाला था। वो खुद उस लम्हे जैसे एक मुश्किल साथ की गिरफ्त में था। उसका अपना दिल कतरा कतरा सिसक रहा था, बिलक रहा था। वहाँ भी बहुत से राज दफन थे, बहुत से अनकहे लफ्ज थे, लेकिन वो किसी को बता नहीं सकता था, किसी से कह नहीं सकता था। सो उसने अपने सब अल्फाज जमा कर लिए थे। वो मेरी ज़िंदगी की बुरी रातों में से एक रात थी। मैं कब से बिस्तर पर लेटा था, लेकिन नींद मेरी आंखों से कोसों दूर थी। एक अजीब सी बेजारी थी जो मुझे अंदर ही अंदर लाहक थी। टिया की बातों ने न सिर्फ मुझे दुखी किया था, बल्कि गुस्सा भी दिलाया था। गुस्सा मुझे अपने आप पर आया था। मैं इतना अहमक कैसे हो गया था कि उसके कहने पर किताबें कचरे में फेंक दी, और जिसकी बिना पर उसे दोबारा ये मौका मिल गया कि वह जता सके कि मैं वफादार नहीं हूँ। इसीलिए मेरा दिल इतनी शिद्दत से चाह रहा था कि मैं अपनी ज़िंदगी को रिवाइंड करके ऐन उसी लम्हे जा रोकूं जब मैंने किताबें ज़ाया करने के लिए कचरे में फेंक दी थी। मुझे बेशक इस बात से इत्तेफाक बिल्कुल नहीं था कि हमारी खुराक हमारी अच्छाइयों या कजियों की जिम्मेदार हो सकती है, लेकिन उसकी ये बात मुझे 100% दुरुस्त लगी थी कि अपनी लगन या शौक से किसी दूसरे इंसान की खातिर दस्तबरदार हो जाना दरअसल गद्दारी है। उसने बहरहाल मुझे गद्दार साबित कर डाला था, और मैं उसके साथ वफा निभाने के शौक में इतना मरा जा रहा था कि मुझसे हिमाकतें सरजद हो रही थीं। ये थी मेरे अंदर की वो भड़ास जो मुझे करवटें बदलने पर मजबूर कर रही थी। मैं बाएं हाथ से काम करने का आदी था, और मुझे नींद भी बाएं करवट पर जल्दी आती थी, लेकिन उस रात मुझे बाएं करवट भी नींद की मिन्नत समाजत करनी पड़ रही थी। मुझे टिया की फिलॉसफी पर एतराज़ नहीं था। वो जो सोचती थी, जो करना चाहती थी, ये उसका हक था, उसका अपना फैसला था। उसे जो खाना था या जो नहीं खाना था, ये उसकी अपनी पसंद थी। मैं उस पर मोतरिज नहीं था। मुझे कोई हक नहीं था कि मैं कोई एतराज़ करता, लेकिन मुझे इस बात पर बहुत बेदिली और उकताहट महसूस हो रही थी कि उसने मुझे मेरे एक इकदाम से एक बार फिर वो साबित कर डाला था जो मैं पतन नहीं था। और सोने पर सुहागा ये हुआ कि घर आते ही मेहमानों की आमद की इत्तला मिली थी। कोहू ने मुझे बताया था कि अगले हफ्ते औफ बिन सलमान आ रहा था। औफ बिन सलमान का ताल्लुक सऊदी अरब से था। उससे मेरी पहली मुलाकात अल रियाद में उनके घर पर हुई थी, जहां बतौर ख़ास मेरे ग्रैंड पेरेंट्स को मधु किया गया था। ये काफ़ी साल पहले की बात है। औफ बिन सलमान का ताल्लुक काफ़ी अमीर कबीर ख़ानदान से था। वो कोई शहजादा तो नहीं था, मगर उनका रहन सहन किसी शाही ख़ानदान के रहन सहन को मात देने के लिए काफ़ी था। हमारे ख़ानदानों के दरमियान पहले पहल कोई दोस्ती नहीं थी। दोस्ताना ताल्लुकात बहुत बाद में उस्तवार हुए। दरअसल ग्रैंडपा ने अपनी वफात से कबल अपने एक मुसलमान सऊदी दोस्त की पार्टनरशिप में एक डिस्ट्रीब्यूटिंग कंपनी खोली थी। ये कंपनी खलीजी रियासतों को अशियाए खुर्दोनोश एक्सपोर्ट करती थी। ग्रैंडपा ने जब बिजनेस का दायरा बढ़ाकर सऊदी अरब को भी एक्सपोर्ट शुरू की तो औफ बिन सलमान के वालिद ने उनकी बहुत मदद की थी। वो खुद भी ग्रैंडपा के बड़े कस्टमर्स में से एक थे। उनके दरमियान कारोबारी ताल्लुकात आहिस्ता आहिस्ता दोस्ताना रवाबित में बदल गए थे। औफ बिन सलमान और उसके बहन भाइयों कजन्स वगैरह की स्कूलिंग लेबनान और फ्रांस में हुई थी। वो सब बहुत अच्छी फ्रेंच बोल सकते थे। ग्रैंडपा अक्सर उनका जिक्र करते थे। ग्रैंडपा की तदफीन के बाद सलमान बिन हशाम ने मुझे फ़ोन भी किया था। ग्रैनी की वफात पर उनकी अहलिया के ताज़ियती खतूत भी आए थे। सलमान बिन हशाम साहब साल 6 महीने बाद मुझे फ़ोन भी कर लिया करते थे। औफ बिन सलमान मुझसे 2-1 साल बड़ा था और लंदन में पढ़ रहा था। रिचमंड में उनका ज़ाती घर था। औफ तबीयतन मुहिमजू और फितरत का दिलदादा था। वो अच्छा फोटोग्राफर था और उसे वीक फील्ड बिलमूम और हमारा वसी वरीस फॉर्म हाउस बिलखसूस बहुत पसंद आया था। उसने न जाने कैसे खुद को मेरा दोस्त फर्ज कर लिया था। वो मुझे फ़ोन भी करता था और उसके पोस्टकार्ड भी मौसूल होते रहते थे। यहाँ तक तो सब ठीक था, लेकिन उसका हर 2 महीने बाद मुझसे मिलने आना मुझे हजम नहीं होता था। मैं इंसानों से बड़ा बेजार रहने वाला इंसान था और औफ बिन सलमान जैसे इंसान के साथ वक्त गुजारना तो बहुत मुश्किल था। हालांकि वो एक मकनातीसी शख्सियत का मालिक था। कद काट के मामले में उसे ऊपर वाले ने बहुत नवाजा था। बास्केटबॉल के मुतालिक उसकी मालूमात हैरत अंगेज थी। वो ऐसे कपड़े पहनता था जो उसकी शख्सियत के सहर को कई गुना बढ़ा देते थे और परफ्यूमरी का ऐसा जखीरा और उसका बेदरेग इस्तेमाल उसे सचमुच का शहजादा साबित करते थे। उसकी तबीयत में भी शाहाना अंदाज झलकता था। खुद पसंदी और गुरूर उसकी आदात में कूट कूट कर भरी थी, जबकि मुझे वो बेहद नापसंद था और वो खुद को मेरा दोस्त कहता था। इसीलिए उसकी आमद का सुनकर मेरा मिजाज मजीद खराब होने लगा था, क्योंकि मुझे जिंदगी में खुशामद ना कभी आई थी और ना कभी भाई थी। मैं उकता कर अपनी जगह से उठकर बैठ गया। मेरे सीने पर बोझ बढ़ रहा था। मुझे बचपन में पढ़ी हुई वो एक दास्तान याद आई जिसमें एक शख्स किसी शहजादे के खौफनाक हैयत वाले कानों से वाकिफ होकर अपने दिल की भड़ास एक गढ़े में निकाल देता है और पुरसकून हो जाता है। दरअसल हम सब को एक ऐसे ही गढ़े की ज़रूरत पड़ती रहती है जिसे हम उगलदान की तरह इस्तेमाल करके खुद हल्के फुल्के हो सकें। मैंने भी एक ऐसा गढ़ा ढूंढ लिया हुआ था। मैंने कागज़ कलम थाम लिया। मेरे सीने का बोझ जब भी बढ़ जाता मैं अपने उसी गढ़े को दराज से निकाल लिया करता था। तुम्हारी कोई गर्लफ्रेंड है? टिया ने फ्रेंच फ्राइज का कतला गार्लिक सॉस में भिगोकर मेरी जानिब बढ़ाया। हम एक ओपन एयर कैफेटेरिया में बैठे थे। मौसम में बड़ी मीठी सी हिद्दत थी जो भली मालूम होती थी। इस हिद्दत से भी ज्यादा मिठास उस लम्हे मुझे टिया की अदा में महसूस हुई। सारी खफगी जैसे बर्फ की तरह पिघल कर पानी बन गई थी। मैंने वो कतला पकड़ना चाहा तो उसने नफ़ी में गर्दन हिलाते हुए उसे मुझे देने से इनकार कर दिया। वो चाहती थी कि मैं वो कतला उसके हाथ से खाऊं। मैंने उस पर कुर्बान होते हुए कतले का आधा टुकड़ा दांतों से काट लिया था। बकिया बच जाने वाले हिस्से को उसने अपने मुंह में रख लिया। टिया में न जाने क्या कशिश महसूस होती थी, लेकिन एक बात हतमी थी कि मेरा हर अहद उसके मामले में ताश के पत्तों का महल साबित होता था। मैं उससे दूर रह सकता था ना खफा। उसने फोन करके बस मुझे मिलने के लिए कहा था और मैं उसकी सारी दिल दुखाने वाली बातें भूलकर काट के उल्लू की तरह उसके सामने बैठा था। कभी कभी काट का उल्लू बनने में भी कितना सुरूर आता है, ये सिर्फ मोहब्बत करने वाला दिल जान सकता है। मैं भूल गया कि उसने मुझे गुज़िश्ता बार गद्दार कहा था। मैं भूल गया था कि उसकी वजह से मैं ठीक से सो नहीं पाया था। मैंने पूछा था तुम्हारी कोई गर्लफ्रेंड है? उसने अपना सवाल दोहराया। उसकी आंखों पर सनग्लासेस थे लेकिन उनमें शरारत का अक्स वाजे महसूस होता था। तुम्हारा क्या ख्याल है इस बारे में? मुस्कुराते हुए उससे पूछा। मेरा ख्याल है तुम्हारी कोई गर्लफ्रेंड नहीं है। ये तुम्हारी राय है या अंदाजा? मैंने एक और सवाल पूछा। राय ना अंदाजा, ये मेरा यकीन है, वो साबिका अंदाज में बोली और फिर उसने जूस का एक सिप भरा और मुझे बोलने का मौका दिए बगैर गोया हुई। जिंदगी की जितनी भी अच्छी चीजें हैं ना, ان کے متعلق تمہارا جواب کرسمس کے درجہ حرارت کی طرح ہوتا ہے، یعنی ہمیشہ منفی۔ اس کے چہرے پر شرارت نہیں تھی، لیکن میں نے خود ہی فرض کر لیا کہ وہ یہ بات مذاق میں کہہ رہی ہے۔ محبت میں ہمیشہ ایسا ہی ہوتا ہے، محبوب کی آدھی باتیں تو ہماری خود ساختہ ہوتی ہیں۔ اب ایسی بات بھی نہیں ہے، تم مجھے انڈر ایسٹیمیٹ کر رہی ہو، میں نے مسکراتے ہوئے کہا اور فرینچ فرائز کا ایک ٹکڑا بغیر سوس لگائے منہ میں رکھا۔ مجھے لہسن کی یہ سوس ناپسند تھی۔ اچھا، اس نے استحصائیہ انداز میں کہا، پھر ٹیبل پر جھکتے ہوئے میرے ذرا قریب ہوتے ہوئے پوچھنے لگی، تم نے کبھی ڈرائیونگ کی ہے؟ میں نے قہقہہ لگایا۔ اس کا جواب بھی کرسمس کا درجہ حرارت ہی تھا۔ جانے دو ٹیا، میرے پاس لائسنس نہیں ہے۔ وہ گہری سانس لے کر دوبارہ پیچھے ہو کر بیٹھ گئی۔ میرے پاس بھی نہیں ہے، میں 14 سال کی عمر سے ڈرائیونگ کر رہی ہوں، اس نے جتایا اور پھر ناک چڑھائی۔ کبھی اسموکنگ کی ہے تم نے؟ دھوئیں سے الرجی ہے مجھے، کھانسی ہونے لگتی ہے۔ میں ناگواری سے بولا تھا، اس لیے کہ تم نے ابھی تک پنگوڑے میں سونا چھوڑا ہے اور نہ فیڈر پینا۔ تم نے اسموکنگ نہیں کی تو پھر تمہیں کیا پتا کہ مورفین اور میری جوانا کن جادوگرنیوں کے نام ہیں، ان میں کیا سحر چھپا ہے اور زمین میں بیٹھ کر آسمان کو چومنے کا کیا مطلب ہے۔ زندگی کی سب اچھی چیزیں تمہیں اچھی نہیں لگتی، تم ہر خوشی کو اپنے لیے حرام کر کے بیٹھ گئے ہو۔ میں تمہیں یہ بھی نہیں کہہ سکتی کہ تم جوہر کی مچھلی ہو، کیونکہ اس کا بھی کوئی نہ کوئی ویژن ہوگا۔ تمہیں برا تو لگے گا، مگر میں پھر بھی کہوں گی کہ تم بالٹی کے پانی کا خوردبینی کیڑا ہو، بالٹی بھی وہ جو اندھیرے کمرے میں پڑی ہوتی ہے۔ تم ایسی ہی بالٹی کے اندر گھوم گھوم کر زندگی گزارتے رہنا، اس نے تندیہ انداز میں کہتے ہوئے فضا میں انگلی کو گھمایا تھا۔ وہ مجھے دائرہ بنا کر دکھا رہی تھی۔ ارے یار، نکلو اس بالٹی سے، کب تک گول گول گھومتے رہو گے؟ یہ بالٹی تمہیں چکرا کر رکھ دے گی۔ دنیا تمہارا ساتھ دینے کے لیے اس بالٹی میں نہیں اترے گی، تمہیں ہی اس بالٹی سے نکل کر دنیا میں اترنا ہوگا۔ تم سمجھتے ہو کتابیں تمہیں سب سکھا دیں گی؟ ایسا نہیں ہوتا دوست۔ تم جتنی دیر میں کتاب ختم کرتے ہو نا، میرے جیسے لوگ اتنی دیر میں اسی کتاب کے پنوں کا جہاز بنا کر دنیا گھوم آتے ہیں۔ سمجھ رہے ہو میری بات؟ وہ ہاتھ میرے چہرے کے سامنے لا کر پوچھ رہی تھی۔ میں واقعی چونک گیا۔ مجھے اس کی باتوں سے اتفاق تھا، نہ مجھے اس کی صافگوئی بھائی تھی، مگر نہ جانے کیا بات تھی اس کی شخصیت میں کہ میں شرمندہ ہو گیا۔ جو انسان آپ کو اچھا لگتا ہو، اس کو بھی آپ صرف اچھا ہی اچھا نظر آنا چاہتے ہیں۔ میری بات کا برا نہ منانا، مجھے تم اچھے لگتے ہو، اس لیے مجھے تمہاری فکر ہے، پرواہ ہے۔ اس نے جوس کے گلاس سے ایک لمبا سپ لیا تھا۔ اس کا جملہ زمین کو میرے قدموں تلے سے کھینچ لے گیا تھا، اور وہ بھی اتنی نرمی و لطافت سے کہ مجھے پتہ ہی نہیں چلا۔ میں اب کھڑا یا بیٹھا نہیں تھا، بلکہ اڑ رہا تھا سبک روی سے، سکون سے۔ میں اس کے سحر سے اتنا مدہوش تھا کہ سانس بھی مکمل نہیں کر پا رہا تھا۔ میرے کانوں میں صرف ایک فقرے کی تکرار ہو رہی تھی، مجھے تم اچھے لگتے ہو، اسی لیے مجھے تمہاری فکر ہے، پرواہ ہے۔ تم تو بالکل نہیں بدلے، ویسے کے ویسے ہو، آف نے بشاشت سے مسکراتے ہوئے بظاہر دوستانہ انداز میں کہنے کے ساتھ ساتھ اپنی تھوڑی اور بائیں گال پر ہاتھ پھیر کر جتایا تھا کہ میں نے اب تک شیو کرنا شروع نہیں کیا۔ وہ گزشتہ بار بھی مجھے یہ احساس دلا چکا تھا۔ مجھے بڑی شرمندگی محسوس ہوئی۔ خواہش کے باوجود میرے چہرے پر ابھی اتنی نشانیاں ظاہر نہیں ہوئی تھیں کہ میں باقاعدہ شیو کر سکتا۔ میں نے جلے دل کے ساتھ مسکرانے پر اکتفا کیا۔ وہ کاؤچ کی پشت سے ٹیک لگا کر اور ٹانگ پہ ٹانگ رکھے شہانہ انداز میں بیٹھا تھا۔ اب تم کچھ بڑے ہو جاؤ دوست، دنیا تم سے 10 قدم آگے چل رہی ہے۔ وہ ہمیشہ سے دوستانہ استحقاق کا مظاہرہ کرتا آیا تھا۔ میں نے اس کے انداز میں کسی اور کے انداز کی جھلک محسوس کی۔ میں بچپن سے بڑا ہوں۔ بڑے ہونے کا تعلق شخصیت کی ظاہری خوبیوں سے نہیں ہوتا، یہ کچھ ایسی چیز سے ہے جو یہاں ہوتی ہے۔ میں نے کنپٹی پر انگلی رکھ کر اسے 2 بار بجایا۔ وہ مزید مسکرایا۔ مجھے اس کی مسکراہٹ زہر لگی۔ میں کبھی کبھی حیران ہوتا تھا کہ میں اس سے اتنا خار کیوں کھاتا ہوں، حالانکہ وہ مجھے اپنا دوست سمجھتا تھا، وہ میرے لیے بہت سے تحائف لایا تھا اور اس کے انداز میں اپنائیت بھی تھی۔ وہ رات کو پہنچا تھا اور اب صبح ہو چکی تھی، میں جان بوجھ کر اس کی آمد کے 14 گھنٹے بعد اس سے مل رہا تھا۔ وہ شاور لے کر آیا تھا اور اس نے ڈھیلا ڈھالا ٹراؤزر شرٹ پہنا ہوا تھا جو یقیناً کسی مشہور برانڈ کا تھا۔ اس کے بال سلیقے سے جمے تھے اور زبردست قسم کے فرانسیسی ایوڈی ٹوائلٹ کی مہک آس پاس بکھری ہوئی تھی۔ چہرے پر ہلکی داڑھی بڑھا لینے کے باعث اس کا چہرہ مزید بھرا بھرا لگنے لگا تھا۔ مجھے عادت نہیں تھی، یہ شاید میرا شوق تھا کہ میں لوگوں کا اور اپنا موازنہ کرتا رہتا تھا۔ اس کے مقابلے میں میرا پورا وجود بہت گیا گزرا سا لگتا تھا۔ اس سے پہلے کہ میرا احساس کمتری مجھ پر حاوی ہو جاتا، میں نے اس کے سامنے پڑی تپائی پر رکھا اخبار اٹھا لیا۔ اخبار اچھی ڈھال ثابت ہو سکتا تھا۔ اس کے سامنے تپائی پر خشک میوہ جات، تازہ کیک اور خوبانی کی مٹھائی بھی رکھی تھیں۔ اس نے مجھے اخبار اٹھاتے دیکھ کر خود ایک اخروٹ کا ٹکڑا اٹھا لیا تھا۔ ابھی بھی کتابیں شوق سے پڑھتے ہو؟ اس نے پوچھا تھا۔ نہیں، اب کتابوں نے مجھے شوق سے پڑھنا شروع کر دیا ہے، اس نے مختصر مگر تہذیب یافتہ قہقہہ لگایا۔ میں تمہاری انہی باتوں کی وجہ سے تمہیں کافی پسند کرتا ہوں۔ اچھا، میں مسکرایا اور اخبار کو اپنے سامنے پھیلایا۔ حالانکہ یہی باتیں ہیں جن کی وجہ سے اکثر لوگ مجھے ناپسند کرتے ہیں۔ لوگوں کی فکر مت کرو دوست، ہیرے کی قدر جوہری کو ہوتی ہے یا پھر خود ہیرے کو۔ تمہارے لفظوں کو استعمال کرنے کی صلاحیت اس قدر بے مثال ہے کہ میں اس کے سامنے خود کو بے بس محسوس کرتا ہوں۔ اس کا مزاج کافی خوشگوار ہو رہا تھا۔ میں نے اخبار دیکھتے ہوئے اس کے پسندیدہ موضوع تلاش کرنا شروع کر دیے تھے۔ تمہاری فوٹوگرافی کیسی چل رہی ہے؟ زبردست، میں تمہیں دکھاؤں گا اپنا کام، تم میرا کیمرہ ورک دیکھ کر حیران رہ جاؤ گے۔ کیمرے کی آنکھ اس قدر تلسماتی ہوتی ہے کہ انسان اس کے سحر سے نکل نہیں سکتا۔ یہ ایک الگ ہی دنیا ہے، ایک الگ زاویہ۔ اس نے محبت بھری نظروں سے اپنے ساتھ والی نشست کی جانب دیکھا جہاں اس کا کیمرہ پڑا تھا۔ یہ کیمرہ ہمیشہ اس کے ساتھ ہوتا تھا۔ اس کے کیمرے کو بھی شاید اسی شاہی پروٹوکول کی عادت سی پڑ گئی ہوئی تھی۔ مجھے حیران کرنے کی ضرورت نہیں، مجھے فوٹوگرافی پسند نہیں۔ زندگی کی سب اچھی چیزوں کو دشمن بنا رکھا ہے تم نے، اس میں تمہارا قصور نہیں دوست، یہ تمہاری کم علمی ہے۔ اکثر کم فہم لوگوں کو فوٹوگرافی ناپسند ہوتی ہے۔ اس نے کیمرہ ہاتھ میں پکڑ لیا تھا۔ مجھے اس کی بات پر ہنسی آئی، اس لیے نہیں کہ اس کی بات مجھے اچھی لگی تھی، بلکہ اس لیے کہ مجھے اس نے ٹیا کی یاد دلا دی تھی۔ ٹیا بھی تو میرے بارے میں یہی رائے رکھتی تھی۔ فوٹوگرافی کو ناپسند کرنا اگر کم فہمی ہے تو مجھے اپنی اس خوبی پر فخر ہے، میں نے اخبار میں گم ہونے کی اداکاری کرتے ہوئے کہا تھا۔ وہ اپنے کیمرے کے عدسے کو گھما رہا تھا۔ ہر چیز ہر شخص کے لیے نہیں ہوتی، شیر گوشت کھاتا ہے اور گدھا گھاس کھاتا ہے۔ شیر گھاس نہیں کھا سکتا اور گدھے کو گوشت میں لذت محسوس نہیں ہوتی۔ یہ کم علمی کم فہمی نہیں، یا شباب، یہ بدقسمتی ہے۔ اب اس پر فخر محسوس کرنے مت لگ جانا۔ وہ کیمرے کو آنکھ سے لگا کر لینس ایڈجسٹ کرنے لگا تھا۔ میں اخبار کے آخری حصے میں پہنچ گیا تھا جہاں سیاسی تبصرے تھے۔ میں چونکہ آف بن سلمان کے ساتھ باتوں میں بھی مصروف تھا، اس لیے یکسوئی سے نہیں پڑھ پا رہا تھا۔ یہ فوٹوگرافی ہے یا کچی عمر کی پہلی محبت؟ اتنی حقیقت در تو محبت میں ہی ہوتی ہے۔ میں مسکرا رہا تھا۔ اس نے آنکھیں پھیلائیں۔ میرے لیے فوٹوگرافی محبت بھی ہے اور عقیدت بھی۔ یہ میرا شوق نہیں، میرا جنون ہے۔ لیکن تم نہیں سمجھ سکتے، تم حرفوں کے بنے ہو، لٹریچر کے آدمی ہو۔ آرٹ کیا ہے اور کیا کیا کر سکتا ہے، یہ سمجھنے کے لیے تمہیں 2 زندگیاں چاہیے۔ اس کے ساتھ میری سماعتوں نے کیمرے کی کلک کلک کو بھی سنا۔ مجھے ایک بار پھر ٹیا کی یاد آئی۔ مسکراہٹ میرے چہرے پر پھیل گئی تھی۔ میری زندگی کا یہ ایک ایسا روشن بات تھا کہ جس کا خیال ہی مجھے ہائی وولٹیج بلب بنا دیتا تھا۔ زندگی تو ایک ہی بہت ہے دوست، آرٹ سمجھ میں نہیں بھی آیا تو بھی کوئی فرق نہیں پڑتا۔ محبت کو میں بہت اچھی طرح سمجھ گیا ہوں۔ میں نے کہتے کہتے نظریں اخبار کی جانب ہی رکھی تھیں۔ اس نے کیمرہ دوبارہ اپنے ساتھ والی نشست پر رکھا اور پھر بغور مجھے دیکھا۔ اتنا بڑا دعویٰ مت کرو، یہ حرافہ تو ولیوں کو سمجھ میں نہیں آئی، ہم تم کیا چیز ہیں؟ وہ شرارتی انداز میں کہہ رہا تھا۔ میں نے کوئی جواب نہیں دیا۔ بن یافے کافی لے کر آ گیا تھا۔ بن یافے مسلمان نیگرو تھا۔ موٹے ہوٹوں اور کرخت ہاتھوں والے اس شخص کو بطور خاص آف کی وجہ سے ملازم رکھا گیا تھا۔ یہ ٹیا ہے، میں نے پرشوق انداز میں ٹیا کو دیکھتے ہوئے آف سے اسے متعارف کروایا تھا۔ وہ بھورے اور سرخ رنگ کے فراک میں ملبوس اپنے سیاہ بالوں کو پشت پر پھیلائے اس وقت بے حد خوبصورت لگ رہی تھی۔ میرا دل احساس تفاخر سے بھر گیا۔ یہ تھا میرا وہ قابل فخر حوالہ جس سے میں آف بن سلمان کو چاروں شانے چت کر سکتا تھا۔ میرے دل میں نہ جانے کیوں ہما وقت یہ خواہش مچلتی رہتی تھی کہ آف بن سلمان کو شکست سے دوچار کر سکوں۔ میں اعتراف نہیں کرتا تھا، لیکن حقیقت یہی تھی کہ میں اس سے حسد کرتا تھا۔ ٹیا سے ملوانا بھی اسی لیے چاہتا تھا کہ اسے دکھا اور جتا سکوں کہ دیکھو میری گرل فرینڈ کتنی طرح دار ہے۔ میں اور آف اپنی اپنی بائسیکل پر سوار رائیڈ کے لیے جا رہے تھے۔ میں نے پہلے ہی ٹیا کو بتا رکھا تھا کہ میں اسے لینے کے لیے آؤں گا، اس لیے وہ تیار ہو کر دروازے پر کھڑی تھی۔ میرے فرینڈز مجھے پیار سے ٹی کہتے ہیں۔ ٹیا مسکراتے ہوئے بالکل سامنے آ گئی۔ آف نے مسکراتے ہوئے اس کی جانب ہاتھ بڑھایا تھا۔ حالانکہ انہیں تمہیں کافی کہہ کر بلانا چاہیے، وہ بائسیکل سے اترتے ہوئے بولا تھا۔ میں نے اور ٹی نے ایک ساتھ استفہامی انداز میں اسے دیکھا۔ آف نے کندھے اچکائے۔ کامن سینس، تم ہو ہی اتنی براؤن براؤن کریمی کریمی سی۔ میں نے اور ٹیا نے ایک ساتھ قہقہہ لگایا۔ ہم دوبارہ بائسیکل پر سوار ہونے کے بجائے دھیرے دھیرے چلنے لگے تھے۔ ہم فارم ہاؤس سے ذرا دور جانا چاہتے تھے۔ آف نے کیمرے کو گلے میں لٹکا رکھا تھا اور وہ آج کھل کر اس کا استعمال کرنا چاہ رہا تھا۔ تمہارے دوست تمہیں آف کے بجائے آن کہتے ہیں کیا؟ ٹیا بے تکلفی سے بولی تھی۔ میں نے پہلے ہی اسے آف کے متعلق بتا رکھا تھا۔ آف نے حیرانی سے اس کا چہرہ دیکھا اور پھر بولا، آن میرے چھوٹے بھائی کا نام ہے۔ تمہارے بھائی کا نام آن ہی ہو سکتا تھا، ٹیا نے بے ساختہ کہا اور پھر کندھے اچکا کر بولی، کامن سینس، آف کے بعد آن ہی ہوتا ہے نا، آف آن آف آن۔ اس نے بائسیکل پر لگے بٹن کو دبا کر پچھلی اور سامنے کی طرف والے چھوٹے بلب کو جلاتے بجھاتے ہوئے وضاحت کی۔ مجھے بے ساختہ ہنسی آئی۔ آف نے کھل کر مسکراہٹ کا مظاہرہ کیا۔ میرا دل چاہا میں ٹیا کو باہوں میں بھر کر گول گول گھماتے ہوئے تین چار چکر دے ڈالوں۔ وہ خوبصورت اور طرح دار ہی نہیں تھی، اس نے ثابت کیا تھا کہ وہ گفتگو کے فن سے بھی آشنا ہے۔ بہت خوب، تو مس ٹی اپنے بارے میں کچھ بتائیے، میرا مطلب ہے اپنی ان خوبیوں پر روشنی ڈالیے جن کی بنا پر بل نے آپ کو اپنا دوست بنایا۔ آف نے میری طرف اشارہ کر کے اسے مزید بولنے پر اکسایا۔ مجھ میں کوئی خوبی نہیں ہے، دراصل یہ بلی ہے جس میں بہت سی خوبیاں ہیں اور مجھے فخر ہے اس پر، اور اسی لیے میں نے اسے دوست بنایا ہے۔ اس نے چلتے چلتے میرا ہاتھ تھاما تھا۔ مجھے لگا اب کی بار میں خود ہی گول گول گھومنے لگا ہوں۔ سیب گرا تو نیوٹن نے قانون بنا ڈالا، گلیلیو خود گرا تو ایک نئی دریافت کر ڈالی۔ میں اگر سائنسدان ہوتا تو اس لمحے میں بھی کوئی نئی تھیوری ضرور پیش کر دیتا، اور وہ یہ کہ محبت میں کوئی ایسی طاقت ہے کہ یہ آپ کے وزن کو بالکل زیرو کر دیتی ہے، اور آپ اتنے ہلکے پھلکے ہو جاتے ہیں کہ روئی کی طرح ہوا میں ادھر سے ادھر اڑتے پھرتے ہیں۔ ٹیا نے اس لمحے مجھے بہت اہم اصول سے متعارف کروا ڈالا تھا۔ میں نے بمشکل خود پر قابو پا کر تشکر بھرے انداز میں اسے دیکھا۔ ٹیا بہت اچھا رقص کرتی ہے، میں نے محبت بھرے انداز میں اسے دیکھتے ہوئے کہا۔ ہم چلتے چلتے درختوں کے جھنڈ تک آ گئے تھے۔ آف نے بنا کوئی تاثر ظاہر کیے گردن ہلائی۔ وہ اپنے کیمرے کو سیدھے رخ سے پکڑ رہا تھا۔ تم سے مل کر اچھا لگا ٹیا، اس کا انداز رسمی سا تھا۔ ٹیا نے بھی رسمی انداز میں گردن ہلائی۔ آف درختوں کے سائے میں چھپی کسی نادیدہ چیز کو فوکس کرنے کے لیے رک گیا تھا۔ ٹیا چند لمحے ادھر ادھر دیکھتی رہی اور پھر اس نے اکتا کر مجھے دیکھا۔ وہ یقیناً بور ہو رہی تھی۔ اس نے آف بن سلمان کو اگنور کرتے ہوئے میرے ہاتھ کو تھام لیا تھا اور مجھے اس کا استحقاق بے قابو کرنے لگا تھا۔ وہ میرا ہاتھ تھام کر دائرے میں میرے گرد گھومنے لگی تھی۔ اس نے رقص کرنا شروع کر دیا تھا، ہولے ہولے، کسی موسیقی کے بغیر بھی وہ ہوا کی طرح جھوم سکتی تھی۔ چند لمحوں میں ہی وہ ایک عجیب سما باندھ چکی تھی۔ وہ خود گا رہی تھی اور رقص کر رہی تھی۔ آف جو پہلے اس کی جانب ذرا بھی متوجہ نہیں تھا، اب بس اسی کی جانب دیکھنے میں مگن تھا۔ پھر میں نے اس کے کیمرے کو حرکت میں آتے دیکھا۔ وہ ٹیا کو اپنے کیمرے میں نہیں، اپنے تلسم میں قید کر رہا تھا۔ میں ایک جانب کھڑا دونوں کو دیکھنے لگا تھا۔ حسد اور رقابت کے بارے میں مجھے صحیح طریقے سے اسی دور میں سمجھ میں آیا تھا۔ اس سے پہلے میں گرینی اور اپنی نام نہاد ماں کی محبت کو دوسروں کے ساتھ بانٹ کر استعمال کر چکا تھا۔ لا تعلقی کو میں اپنی ذات پر بہت مرتبہ برت چکا تھا، لیکن ٹیا کے ساتھ میرا ایسا رشتہ بن چکا تھا کہ اس کا ذرا سا نظر انداز کیا جانا مجھے سخت چبھ رہا تھا۔ وہ دونوں مجھے نظر انداز کر کے گھل مل گئے تھے۔ یہ چیز میرے لیے بہت بے چینی کا باعث تھی۔ مجھے ٹیا پر بھروسہ تھا، اس کی محبت پر بھروسہ تھا، لیکن آف بن سلمان بدنیت انسان تھا۔ اسے ہر چیز، بالخصوص اچھی چیز پر دسترس حاصل کرنے کا شوق تھا۔ وہ لڑکیوں کو پھانسنے کا ماہر تھا۔ وہ جہاں بھی جاتا تھا لڑکیاں اس کے ارد گرد منڈلانے لگتی تھیں۔ اس دن بھی اس نے ٹیا کی لاتعداد تصویریں اتاری تھیں اور ٹیا بھی اس کی گرم جوشی کا جواب مثبت انداز میں دیتی رہی تھی۔ مجھے افسوس ہوا، مجھے ان دونوں کو ملوانا نہیں چاہیے تھا۔ آف چند دنوں کے لیے تو آیا تھا، یہ ضروری تو نہیں تھا کہ میں ان دونوں کی ملاقات کرواتا۔ میری چھٹی حس نے الارم بجانا شروع کر دیے تھے۔ میں تمہیں کچھ دکھانا چاہتا ہوں، آف نے مجھے دیکھتے ہی بیتابی سے کہا تھا۔ میں نے سرد نگاہوں سے اس کا چہرہ دیکھا۔ وہ صبح سے غائب تھا اور ٹیا بھی موجود نہیں تھی۔ میں نے 3-4 بار اس کو فون کرنے کی کوشش کی تھی اور ہر بار اس کے کرخت لینڈ لیڈی نے مجھے ڈانٹ کر فون بند کر دیا تھا۔ میرے اعصاب جیسے تھک سے گئے تھے۔ عجیب کشمکش تھی جو ختم ہونے میں ہی نہیں آ رہی تھی۔ کیا میرا اندازہ درست تھا کہ آف بن حشام میری گرل فرینڈ کو اپنی شخصیت اور دولت کی چکا چون سے بہلانے پھسلانے کی کوشش کر رہا تھا، یا پھر شاید وہ اس کوشش میں کامیاب ہو چکا تھا؟ تم آؤ میرے ساتھ، اس نے دوبارہ مجھے مخاطب کیا تھا۔ میں چپ چاپ اس کے ہمراہ ہو لیا تھا۔ ہم ہال اور پھر بڑے سے کوریڈور سے نکل کر احاطے میں آ گئے تھے۔ ہمیشہ کی طرح باہر کی تمام چھوٹی بڑی غیر ضروری لائٹس آن تھیں۔ فوارہ روشنیوں میں نہایا ہوا تھا اور گرم پانی کی بوچھاڑ مسلسل ہو رہی تھی۔ اس کے قریب گزرنے پر چند بودیں مجھ پر بھی گریں۔ دل چاہا پانی کو آگ لگا دوں۔ ہر چیز میرا تمسخر اڑاتی محسوس ہو رہی تھی۔ ہم خاموشی سے انیکسی میں آ گئے تھے۔ بن یافے آتش دان میں حرارت بڑھانے کا سامان کر رہا تھا، ہمیں دیکھ کر مؤدب انداز میں کھڑا ہو گیا۔ آف نے اسے کافی کے لیے کہا اور مجھے اپنے بیڈ روم میں آنے کا اشارہ کیا۔ میں تمہیں کچھ ایسا دکھانا چاہتا ہوں کہ تم ساکت رہ جاؤ گے۔ اس کا لہجہ پراسرار تھا۔ میرا دل بالکل ڈوب گیا۔ اس نے سابقہ انداز میں میری جانب دیکھتے ہوئے ایک فائل کھول کر بستر پر کچھ پھیلا کر رکھنا شروع کیا تھا۔ میں نے بغور دیکھا۔ مجھے صورتحال کو ٹھیک سے سمجھنے میں کچھ لمحے لگے تھے۔ تم آرٹ کو بیکار سمجھتے ہو نا، شاید یہ تمہارے موقف کو بدلنے میں معاون ثابت ہوں، اس نے مطمئن سے انداز میں مسکراتے ہوئے کہا۔ میں بستر کے قریب ہوا جہاں جا بجا ٹیا کی مختلف تصویریں بکھری تھیں۔ تصویروں کا سائز مختلف تھا اور تصویریں بھی کچھ مختلف سی تھیں۔ میں بستر پر بیٹھ گیا۔ وہ ایک ہی لباس میں ایک ہی جگہ پر کھینچے گئی تصویریں تھیں۔ یہ دیکھو، سحر خود مسحور دیکھا ہے کبھی؟ نہیں دیکھا تو یہ تصویریں دیکھو۔ وہ ایک کے بعد ایک تصویر میرے ہاتھ میں دینے لگا۔ ایسا لگتا تھا کہ اس نے 3-4 فلمز ایک ساتھ خرچ کر ڈالی تھیں۔ وہ رقص کے دوران لی گئی تصویریں تھیں۔ اور کیا تصویریں تھیں! میری نگاہیں جیسے واقعی ان پر جم سی گئی تھیں۔ میں نے ایک تصویر کو پکڑے رکھا اور باقی بستر پر پھیلا دیں۔ ٹیا سفید رنگ کا گاؤن پہنے ہوئے تھی جو پھڑپھڑاتا ہوا محسوس ہو رہا تھا۔ اس کی برہنہ بازو اور پنڈلیاں اس کے ریشمی ملائم لباس کی طرح نمایاں ہوتی محسوس ہو رہی تھیں۔ سفید رنگ کیا کیا چھپا پاتا ہے۔ اس کی خصوصیت یہی ہے کہ وہ باطن کو ظاہر کر دیتا ہے۔ ٹیا کے جسم کا ہر وہ حصہ بھی کسی قدر نمایاں تھا جسے اس سفید رنگ نے بظاہر چھپانے کی کوشش کی تھی۔ قدرت نے ٹیا کو جتنی خوبصورتی عطا کی تھی، آف نے اسے ایک کلک میں قید کر دینے کی کوشش کر ڈالی تھی۔ ٹیا کا چہرہ، اس کا جسم، اس کا ریشمی لباس، ہر چیز کیمرے نے اتنے دل موہ لینے والے انداز میں قید کی تھی کہ آنکھیں اپنا زاویہ لمحہ بھر کے لیے بھی بدلنے کو تیار نہیں تھیں۔ میں نے کہا تھا نا کہ تم میرا کام دیکھو گے تو حیران رہ جاؤ گے۔ میں نے کہا تھا نا کہ کیمرے کی آنکھ دل سماتی ہوتی ہے، کہ انسان اس کے سحر سے نہیں نکل سکتا۔ آف کا انداز پرجوش تھا۔ یہ دیکھو، دیکھو تو صحیح، میں نے اسے اتنی مہارت سے قید کیا ہے کہ ہر رنگ نمایاں ہے، ٹیا کا، اس کے لباس کا، اس کی آنکھوں کا اور اس کی رقص پر مہارت کا۔ اس کا چہرہ دیکھو، اس کے تاثرات دیکھو، وہ مسکراتے ہوئے رونے لگی ہے یا روتے روتے مسکرا دی ہے۔ اس کی آنکھوں میں جو نمی نمایاں ہے وہ غم کے آنسوؤں کی ہے یا خوشی کے آنسوؤں کی؟ کیمرہ ورک میرے دوست، کیمرہ ورک۔ وہ بے پناہ خوش تھا۔ میرے ہاتھوں میں اس کی تھمائی ہوئی تصویریں لرزنے لگی تھیں۔ ٹیا کہیں سے بھی ٹیا نہیں لگ رہی تھی، وہ کوئی دیوی تھی۔ اس لباس میں نہ جانے کیا تھا کہ ٹیا ملبوس ہونے کے باوجود بے لباس محسوس ہوتی تھی۔ سفید گاؤن نے کیا کیا واضح کر دیا تھا۔ میں نے سینے میں قید اپنی سانس کو بہت ہمت سے آزاد کیا تھا۔ مجھ پر ایک تلسم طاری ہو رہا تھا، اس لیے نہیں کہ ٹیا ان تصویروں میں بہت خوبصورت لگ رہی تھی، بلکہ اس لیے کہ ٹیا کا یہ روپ میں نے کئی بار اپنے خوابوں میں دیکھا تھا۔ اس کے چہرے کے مسکراتے تاثرات بند آنکھوں کے ساتھ میں نے لاتعداد بار دیکھے تھے۔ آف کا کیمرہ کیا جادو کر چکا تھا؟ وہ میرے خواب کو مجسم میرے سامنے پیش کر رہا تھا۔ ٹیا بہت باکمال اور منفرد ہے، میں نے سرسراتی ہوئی آواز میں کہا تھا۔ آف نے میرے ہاتھ سے تصویریں پکڑ لی اور انہیں بستر پر ترتیب سے پھیلا کر رکھنے لگا۔ ٹیا باکمال یا منفرد نہیں ہے، اسے جس آرٹ فارم پر مہارت حاصل ہے نا، وہ یقیناً باکمال اور منفرد ہے۔ رقص میں اس کا کوئی ثانی نہیں۔ وہ ایسے رقص کرتی ہے جیسے وہ انسان نہ ہو، ہوا ہو، پانی ہو۔ میں نے ٹیا کو نہیں، اس ہوا کو، اس لہر کو کیمرے میں محفوظ کیا ہے۔ میں نے ٹیا کے رقص کے جنون کو اس کیمرے میں محفوظ کیا ہے۔ کیا کوئی اور ایسا کر سکتا تھا؟ میں بہت خوش ہوں میرے دوست، میں نے ایک نئی چیز کر دکھائی ہے۔ یہ معجزہ ہے، معجزہ۔ آرٹ ود ان دا آرٹ، شعلے کے اندر شعلہ بھڑک رہا ہے۔ میرے ہنر نے ٹیا کے ہنر سے مل کر کیا تخلیق کر ڈالا ہے۔ میرا جنون اس کے جنون سے باہم مل گیا ہے اور نتیجتاً یہ تصویریں تمہارے سامنے ہیں۔ یہ کسی بھی انسان کے ہوش اڑا سکتی ہیں۔ اس نے ایک تیسری تصویر تصویروں کے پلندے سے نکال کر مجھے پکڑا دی تھی۔ وہی ٹیا، وہی بے لباسی کا موجب لباس، وہی قاتلانہ آنکھیں اور وہی کب کبھی تاری کرتا اس کا گداز جسم، چہرے پر فاتحانہ مسکراہٹ۔ میں نے تصویر سے نظریں ہٹا کر لمحہ بھر کے لیے آف کو دیکھا۔ وہ ابھی بھی تصویروں کو ترتیب سے بستر پر رکھ رہا تھا۔ اس کی آنکھیں کسی سحر کے اثر میں محسوس ہوتی تھیں۔ مجھے جھٹکا سا لگا۔ کیا جو میری کیفیت تھی وہی کیفیت آف پر بھی تاری تھی؟ میں نے بے دل ہو کر وہ تصویریں بیڈ پر رکھ دیں۔ کچھ ایسا تھا جو مجھے اچھا نہیں لگا تھا۔ مجھے امید ہے کہ اب تم یہ کہنے کے قابل نہیں ہو کہ تمہیں آرٹ میں دلچسپی نہیں ہے۔ تمہیں اندازہ ہو گیا ہوگا کہ آرٹ کا تلسم ہوتا کیا ہے۔ یہ صرف آرٹ نہیں ہے، یہ سائنس ہے، جادو ہے، کرشمہ ہے۔ مٹی سے گندھا جسم بیک وقت آگ، پانی اور ہوا بن جاتا ہے، اور میرا ہنر ان چاروں حالتوں کو ایک ساتھ قید کر لیتا ہے۔ کمال ہے یار، کمال۔ وہ تصویروں کو دیکھ دیکھ کر قربان ہوا جا رہا تھا۔ میرا دل چاہا کہ اس کی آنکھیں نوچ لوں جو چندھیائی ہوئی محسوس ہوتی تھی۔ اس دوران بنیافے دستک دے کر اندر چلا آیا تھا۔ اس کے ہاتھ میں کافی کی ٹرے تھی۔ اس نے دبے پاؤں آگے آ کر ٹرے میرے ساگے رکھ دی تھی۔ میں نے مگ اٹھا لیا۔ وہ میری طرف سے ہو کر بیٹھ کے دوسری جانب گیا تھا اور اس نے آف کی جانب ٹرے کی تھی تاکہ وہ اپنا مگ اٹھا سکے۔ मुझे ये सोचकर बुरा लगा कि वो भी टिया की तस्वीरों को देखेगा। मेरी नजरों का महवर अब बिन याफे था। उसने अपना ट्रे वाला हाथ ऑफ के हाथ से एक इंच भी नहीं सरकाया था जब तक उसने अपना मग उठा नहीं लिया। वो चूंकि तस्वीरों में मगन था इसलिए मेरी नस्बत उसने मग उठाने में कुछ देर कर दी थी। बिन याफे ने सिर्फ एक बार बिस्तर पर रखी तस्वीरों को देखा और फिर मैंने उसकी आंखों को फैलते देखा। मुझे बेहद हैरत हुई। मैंने बिन याफे की आंखों में पहले तहय्युर फिर नापसंदीदगी और आखिर में तासुफ को उभरते देखा। एक नज़र डालने पर उसकी आंखें तीन तरह के तासुरात से दो चार हुई थीं और उनमें से कोई तासुर भी वो नहीं था जो मेरी या ऑफ की आंखों में उन तस्वीरों को देख कर उभरा था। उसी एक लम्हे मैंने बिन याफे को कुछ बड़बड़ाते देखा। वो खाली ट्रे लेकर वापस चला गया था जबकि मैं खुद खाली सा होकर वहीं बैठा रहा था।